पागल बहिनी तर मेरी सानोलाई दोष दिन्न आकाशमा जुन छ रुखो देख्ने आकाशमा जुन छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन रुन्छ पागल बहिनी तर मेरी सानोलाई दोष दिँदा आकाशैमा जुन्छ रुखो देख्ने आकाशैमा जुन्छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन रुन्छ रुखो देख्ने आकाशैमा जुन्छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन रुन्छ आकाशैमा जुन्छ रुखो देख्ने आकाशैमा जुन्छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन रुन्छ उसलाई रोजे जुमेरो होइन कहिले मेरो हुन नि सक्दैन आकाशैमा जुन्छ रुखो देख्ने आकाशैमा जुन्छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन रुन्छ रुखो देख्ने आकाशैमा जुन्छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन रुन्छ